चलिए मेन पॉइंट्स लिखते हैं रुकू नंबर 2 के। रुकू का टॉपिक है अंधा और आंखों वाला बराबर नहीं हो सकते। छह मेन पॉइंट्स हैं रुकू के। पहला पॉइंट है दो तरह के रवैये। इसमें फिर तीन बातें, रहमत के बाद महरूमी से मायूसी और नाशुक्री, मुसीबत के बाद नेमत से तकब्बुर, ऐब से पाक सब्र करने वाले और नेकुकार। दूसरा पॉइंट है मुतासिर नहीं होना। इसके अंदर दो बातें, एक नबी पाक पर लगने वाले इल्ज़ामात या एतराज़ात और उनके जवाब। नबी पाक पर जो एतराज़ात थे वो दो थे, इस पर कोई ख़जाना क्यों नहीं उतरा, इस पर कोई फरिश्ता क्यों नहीं उतारा। जवाब दिया गया, तुम महज खबरदार करने वाले हो, हर चीज़ का कारसाज अल्लाह ताला है। दिल में तंगी ना महसूस कीजिए, वही को बयान करने से रुको नहीं। तीसरा पॉइंट है मुतबादिल कलाम पेश करने का चैलेंज। चार बातें हैं इसमें, एतराज़ है कि ये किताब नबी ने खुद घड़ ली है, इस जैसी 10 सूरतें बना लाओ, मदद के लिए माबूद बुला लो, अगर मदद ना मिले तो जान लो अल्लाह ताला के इल्म से नाजिल हुई है और अल्लाह ताला ही माबूद हकीकी है। चौथा पॉइंट है वुसत रिस्क की गलत फहमी की तरदीद। दो पॉइंट्स हैं इसके, जो दुनिया की ज़िंदगी और उसकी खुशनमाइयों के तालिब होते हैं, इनकी कारगुजारी का फल दुनिया में दे दिया जाता है, कमी नहीं की जाती। आखिरत में ऐसे लोगों के लिए आग है, जो दुनिया में बनाया सब मलिया मेट हो गया। पांचवा मेन पॉइंट है कुरान के मामले में यकसा नहीं हो सकते। इसके अंदर एक पॉइंट है वो शख्स जो रब की तरफ से शहादत रखता हो, एक गवाह की ताईद में आ गया हो, मूसा अलैहिस्सलाम की किताब में भी ताईद मिल गई, वो तो ईमान लाएंगे, जो इनकार करें इनके लिए दोजख का वादा है। शक में ना पड़ना ये हक है तुम्हारे रब की तरफ से। छठा मेन पॉइंट है या आखिरी पॉइंट है बदबख्ती या खुशबख्ती। पहला पॉइंट है बदबख्ती। इसके अंदर अब छोटी बातें, जो अल्लाह ताला पर झूठ खड़े ऐसे लोगों पर गवाही होगी फिर लानत होगी। जालिम हैं अल्लाह के रास्ते से रोकते हैं, अल्लाह के रास्ते को टेढ़ा करना चाहते हैं, आखरत का इनकार करते हैं, ज़मीन में अल्लाह ताला को बेबस करने वाले ना थे, अल्लाह ताला के मुकाबले में इनका कोई हामी नहीं। انہیں دوہرا عذاب دیا جائے گا، نہ وہ کسی کی سن سکتے ہیں نہ انہیں کچھ سوچتا ہے، خود اپنے آپ کو گھاٹے میں ڈالا، آخرت میں گھاٹے میں رہیں گے۔ سب کچھ کھو گیا جو انہوں نے گھڑ رکھا تھا۔ دوسرا پوائنٹ ہے خوش بختی، ایمان لانا، نیک عمل کرنا، جنتی لوگ ہیں۔ تیسرا پوائنٹ ہے بدبختی یا خوش بختی کے حوالے سے، اندھا بہرا، دیکھنے اور سننے والا برابر نہیں ہو سکتے۔ پسندیدہ رویے دیکھیں گے، صبر کرنا، عمل صالح کرنا، مسلمان ہونا یعنی مطیع اور فرما بردار، دلیل پر ہونا، شک نہ کرنا، ناپسندیدہ رویے دیکھیں گے، نہ شکرہ ہو جانا، نہ امید ہو جانا، نعمت کے بعد سختی آنے پر یہ کہنا کہ میری سختیوں کا دور گزر گیا اور اب کوئی تکلیف نہیں آئے گی، یعنی اللہ سے بے نیاز ہو جانا، خوشیوں کے آنے پر شیخیاں بگاڑنے لگنا، اللہ کے کلام کے کچھ حصے کو چھوڑنے لگنا، قرآن کے مقابلے میں مطالبے پیش کرنا، قبول نہ کرنا حق کو، ظلم کرنا، اللہ پر جھوٹ کھڑنا، اللہ کے راستے سے روکنا، اس میں ٹیڑھ پن تلاش کرنا، اندھا بہرا بن کر زندگی گزارنا۔ عمل کی یہی باتیں ہیں کہ اچھی باتوں کو اپنانا ہے، بری باتوں سے رکنا ہے، مایوسی اور ناشکری اور تکبر سے اپنے آپ کو بچانا ہے، اور صبر اور عمل صالح کی کوشش کرنی ہے۔ اپنا جائزہ بھی لینا ہے کہ میرے اندر کوئی ایسی بات تو نہیں کہ جو چیز مجھے اللہ تعالیٰ سے دور کرتی ہے۔ اللہ تعالیٰ سے دعا کرتے ہیں کہ وہ ہمیں صحیح معنوں میں باعمل بنا دے۔ سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین۔ بسم اللہ الرحمن الرحیم ولئن اذقنا الانسان منا رحمتا ثم نزعناها منه انه ليئوس كفور ولئن اذقناه نعماء بعد ضراء مسته ليقولن ذهب السيئات عني